आँसु भेल मगेगो, मेरो खुसी अर्कैले लगेगो। सोचेको थिएँ जीवनभरि तिम्रै साथ पाउँछु, जति कोसिस गर्दा नि तिमलाई पाउन सकिन। तिम्रै खुसी देख्न पाए यसमै रमाउँछु, आँसु भेल बगेको मेरो खुसी अर्कैले लगेको। सोचेको थिएँ जीवनभरि तिम्रै साथ पाउँछु, जति कोसिस गर्दा नि तिमलाई पाउन सकिन। तिमलाई खुसी देख्न पाए यसमै रमाउँछु, तिमलाई खुसी देख्न पाए यसमै रमाउँछु। मनमा तिमी जीवनमा यस्तै रहेछ। साँझ पर्छ अनि आकाशको तारा गन्ने मेरो दैनिकी बनेको छ भगवान, म त यसै यसै अभागी बनिहालेँ, अब मात्र म उनको खुसी चाहन्छु। जति कोसिस गर्दा पनि उनलाई पाउन नसक्दा अब उनको खुसीमा रमाउने बाहेक ममा कुनै उपाय छैन। अक्सिजन मिडिया प्राइभेट लिमिटेड सगौरा प्रस्तुत गर्दछ हरिविष्ट समर्पण र अन्जु सुवेदीको संयुक्त प्रस्तुति लोकदोहोरी गीत सोचेको थिए। डीआरबीटी 60-54-16-13 साजन ओलीको उत्कृष्ट लय सृजना अनि हरिविष्ट समर्पणको उत्कृष्ट शब्द सृजना भित्र ऋषि खड्का अनि पूर्णकला विषीको सुमधुर आवाज लोकदोहोरी गीत सोचेको थिए अब बजारमा।